लेखा समितिको बैठकमा समितिले आफ्नो कार्यक्षेत्रभित्र देखिएका समस्याहरूको उठान गर्ने जनाइएको छ। विधान समितिको बैठक भने अहिले केही बेरमा बस्ने भएको छ। त्यस्तै संविधान सभा अन्तर्गतका संविधान अभिलेख अध्ययन तथा निकोल समिति र संविधान मसौदा समितिको बैठक पनि आज बस्ने भएको छ। निकोल समितिमा संविधान सभामा पठाउन बाँकी रहेका समितिका प्रतिनिधिहरू पठाउने विषयमा छलफल हुनेछ भने मसौदा समितिले मसौदा निर्माणका सम्बन्धमा आज पनि वरिष्ठ कानूनविदसँग छलफल गर्नेछ। समितिले केही दिनदेखि संविधान निर्माणमा मसौदा तयारका लागि अनुभवीहरूसँग छलफल जारी राखेको छ। त्यस्तै भोलि बोलाइएको संविधान सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्ने भएको छ। दिउँसो बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिको कार्यसूची तयार बारे छलफल हुने जनाइएको छ। उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंह आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघको जनजाति महासंघमा सहभागी हुन उहाँ अमेरिका जान लाग्नु भएको हो। महासभा भोलिदेखि शुरू हुँदैछ। उहाँ दुई दिन अमेरिकामा रहेर शनिबार स्वदेश फिर्ता हुने सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो। महासभामा करिब 100 बढ़ी देशबाट सहभागी हुनेछन्। सिराहा जिल्लाको विष्णुपुर दुई लक्ष्मीपुर चोक नजिक नचिनेका मानिसको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। S4P92 नम्बरको मोटरसाइकलमा विष्णुपुरबाट लक्ष्मीपुरतर्फ गइरहेको बेला स्थानीय 29 वर्षका योगेन्द्र पासवानमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पेटमा गोली लागेका पासवानको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि धरानको बिपीको रेला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सिराहाका प्रहरी प्रमुख एसपी चन्द्र जोशीले जानकारी दिनुभयो। मोटरसाइकलमा सवार पासवानलाई नजिकैबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतमा लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान भइरहेको छ। नवौं तथा अन्तिम चरणमा आज 41 सीटका लागि मतदान भएको हो। बिहारका 6, उत्तर प्रदेशका 18, पश्चिम बंगालका 17 सीटका लागि कुल 606 जना उम्मेद्वार चुनावी मैदानमा छन्। यो चरणमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, आम आदमी पार्टीका अरविन्द केजरीवाल, समाजवादी पार्टीका मुलायम सिंह यादव लगायत वरिष्ठ नेताहरूको भाग्यको फैसला हुनेछ। केजरीवाल र कंग्रेसका अजय राय बीच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बनारसको चुनावलाई महत्वपूर्ण रूपमा हेरिएको छ। April 7 शुरू भएको लोकसभा चुनाव अन्तर्गत यसअघिका 8 चरणमा 502 सीटका लागि मतदान भइसकेको छ। मतगणना भने May 16 शुरू हुनेछ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज सनराइजर हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा 8 खेलबाट 8 अङ्क जोडेको हैदराबाद 5 स्थानमा छ भने समान खेलबाट 4 अङ्क मात्रै बनाएको मुम्बई पुच्छारबाट 2 स्थानमा छ। खेल बेलुका सुबह 8 बजेपछि राजीव गान्धी स्टेडियममा हुनेछ। प्रतियोगिता अन्तर्गत गई राति भएको खेलमा राजस्थानले रोयल च्यालेन्ज र बेंगलोरलाई 5 विकेटले पराजित गर्दै तेस्रो स्थानमा यथावत छ। हारसँगै बेंगलोर 6 स्थानमा छ। जितका लागि बेंगलोरले दिएको 191 रनको चुनौती राजस्थानले 7 बल बाँकी छँदै पूरा गरी राजस्थानको जितमा स्टिभन स्मिथले 48 र जेम्स हङ्करले 41 रन बनाउँदै नट आउट रहे। त्यस्तै करुण नायरले 56 रनको योगदान दिए। टस जितेर ब्याटिङ गरेको बेंगलोरले निर्धारित ओभरमा 5 विकेटको क्षतिमा 190 रन बनाएको थियो। बेंगलोरका लागि युवराज सिंह र एबी डेभियर्सले अर्धशतकीय पार खेले पनि हार टार्न सकेनन्। जारी प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेका युवराज सिंह 83 रन बनाउनका साथै 4 विकेट समेत लिएका थिए भने एबी डेभियर्सले 58 रन जोडेका थिए। अवस्त बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भई नमस्कार। यस अर्पण खबरको साथमा